फुर घुम्ने साह्रै नै रहर छ, आपत्ति पारी मायाको घर छ, तुलसीपुर घुम्ने साह्रै नै रहर छ, तुलसीपुर घुम्ने साह्रै नै रहर छ। चौबन्दी र पटुकीमा सजिएकी सानी, चौबन्दी र पटुकीमा सजिएकी सानी, त्यो मन मेरो चञ्चल हुन्छ हे हे हे हे हे झझको औदानी, यो मन मेरो चञ्चल हुन्छ झझको औदानी। रापति बारी मायाको घर छ, तुलसीपुर घुम्ने साह्रै नै रहर छ, रापति बारी मायाको घर छ, तुलसीपुर घुम्ने साह्रै नै रहर छ, हाय हाय तुलसीपुर घुम्ने साह्रै नै रहर छ। हे मलाई पनि सधैँ तिम्रो झल्को आउँछ हेर, मलाई पनि सधैँ तिम्रो झल्को आउँछ हेर, बैसा जोबन उर्ली आयो हे हे हे हे हे, लैजाऊ सम्हालेर, बैसा जोबन उर्ली आयो लैजाऊ सम्हालेर। हे पटौली बारी मायाको घर छ, फुलबारी गुण्डी सारै नै रहेछ, पटौली बारी मायाको घर छ, फुलबारी गुण्डी सारै नै रहेछ, बसे पछि किन बस्नु डराई, माया प्रेम बसे पछि किन बस्नु डराई, माग्न आउँछु तिम्रो घरमा हे हे हे हे हे, लान्छु डोली चढाई, माग्न आउँछु तिम्रो घरमा लान्छु डोली चढाई। रापति बारी मायाको घर छ, तुलसीपुर घुम्ने साह्रै नै रहर छ, रापति बारी मायाको घर छ, तुलसीपुर घुम्ने साह्रै नै रहर छ, हाय हाय तुलसीपुर घुम्ने साह्रै नै रहर छ। ए बस्ने छु म तिम्रो नामको सिउँदो खाली राखी, बस्ने छु म तिम्रो नामको सिउँदो खाली राखे, जुनी भरलाई साथ दिनु हे हे हे हे हे, देवी देउता भाके, जुनी भरलाई साथ दिनु देवी देउता भाके। हे पटौली बारी मायाको घर छ, फुलबारी गुण्डी सारै नै रहेछ, पटौली बारी मायाको घर छ, फुलबारी गुण्डी सारै नै रहेछ।